पानी थर थरी जनकम छ कति रुम्लामा छटपटी दै तडपी दै कति रुम्लामा मन्द राउँछ कल्पना गर्दानी यदि तिमले छोड्यौ भने कस्तो हुम्लामा कस्तो हुम्लामा सानो कै नाम छ सम्झिदानी थर थरी जनकाम छ कति रुम्लामा हो छटपटी दै तडपिँदै कति रुम्लामा मन्द राउँछ कल्पना गर्दानी यदि तिमले छोड्यौ भने कस्तो हुम्लामा कस्तो हुम्लामा यदि तिमले छोड्यौ भने कस्तो हुम्लामा कस्तो हुम्लामा छोड्यौ भने कस्तो हुम्लामा